فلا تركنوا إلى الذين ظلموا فتمسكم النار. بس ان لوگوں کی طرح مت جھکو جنہوں نے ظلم کیا ورنہ تم کو آگ لگے گی. ہم اس آیت کو دیکھ رہے تھے کہ کیسے اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کو براہ راست ان آیات میں ظلم کرنے والوں کا ساتھ دینے سے منع کیا. یہ ان آیات میں سے آیت تھی کہ جس کو اللہ کے نبی صلی اللہ علیہ وسلم نے بہت شدت سے محسوس کیا. اور سورت ہود کو پڑھنے کے بعد آپ کے بالوں کے سفید ہونے کی جو بات ملتی ہے تو اس میں یہ بھی ایک چیز دکھتی ہے کہ شاید اس وجہ سے آپ اس قسم کی آیات کو سن کر اس ذمہ داری کو محسوس کرتے تھے جو کہ اللہ تعالیٰ نے آپ کے اوپر نازل کی تھی. ویسے بھی دوسری قوموں کے ہلاک ہونے کا تذکرہ اس صورت میں ملتا ہے. تو اللہ کے نبی کو اپنے امتیوں کا خیال آتا تھا کہ اگر پچھلی قوموں کی طرح ان کا بھی یہ حال ہو گیا تو کیا پھر یہ بھی ختم کر دیے جائیں گے. وَلَا تَطْغَوْا إِنَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ. اور حدود شرع سے تجاوز نہ کرو, اللہ تمہارے اعمال کو خوب دیکھ رہا ہے. یہاں تطغو سے کیا مراد ہے؟ بعض مفسرین کہتے ہیں کہ لا تطغو یعنی طغیان نہ کرو, اس سے مراد ہے غلوب کرنا, یعنی اوامر اور نواہی کو ان کی مقررہ حد سے آگے بڑھانا. جہاں رکنے کا حکم ہے وہاں رکے نہ انسان, اپنی مرضی سے دین میں شدت کر دے, اور بعض دفعہ کچھ ایسی چیزیں جو منع کی گئی نہیں ہوتی اس کو بھی منع کرے. تو اللہ تعالیٰ کو یہ دین بھی پسند نہیں کہ جس میں لوگ اپنی ایگزیجریشن سے اس دین کو آسان یا مشکل کرنے لگیں. صحیح بخاری اور نسائی کی روایت ہے, اللہ کے نبی نے فرمایا, حضرت ابو ہریرہ کی روایت ہے کہ دین آسان ہے, جو اس میں شدت اختیار کرے گا آخر تھک جائے گا, یعنی اس کے جسم کی قوت جواب دے دے گی اور دینی شدت اس کو مغلوب کر دے گی. اس لیے تم سیدھی اور درمیانی چال چلو اور کامیابی کی لوگوں کو بشارت دو, سختی کر کے مایوس نہ بناؤ, اور رفتار صبح و شام اور کچھ سیر شب سے مدد حاصل کرو. سبحان اللہ, یعنی رات کو بھی غور کرو, اس کے اوپر تدبر کرو, اور یہ وہ چیز ہے کہ جو انسان کو واقعی اپنے اندر اعتدال لانے میں بہت مدد دیتی ہے. جب ہم تھوڑے سے دین کے ایک ٹکڑے کو لیتے ہیں تو پھر ہمارے اندر شدت آنے لگتی ہے. بعض وقت صرف ایک حکم سن کے ہم اس کے معاملے میں اتنے زیادہ پکی ہو جاتے ہیں, ہم کہتے ہیں بس سارا دین ہی یہ ہے. لیکن اصل بات یہ ہے اس کے لیے تھوڑا سا انتظار کرنا چاہیے. بعض دفعہ آپ دیکھیے کہ ہمارے ہاں یہ بھی ایک بات معروف ہے کہ درخت کا پھل ایک چکھ لیں تو سارے پھلوں کا ذائقہ آ جاتا ہے. یہ درست نہیں ہے. بعض لوگ کہتے ہیں دیکھ کا ایک دانہ چکھ لیں تو پتہ چل جاتا ہے باقی کیسے. حالانکہ یہ درست نہیں ہے. اوپر کے کچے ہو سکتے ہیں, نیچے کے زیادہ گلے ہوئے ہو سکتے ہیں. ایک پھل ابھی کچا ہے, ایک پکا ہے. دین کے معاملے میں یہ طریقہ بالکل بھی درست نہیں ہے کہ انسان صرف ایک آیت کو پڑھ کے یا ایک حکم کو سن کے پریشان ہو. بعض دفعہ لوگ جو شدت برتتے دیکھے گئے تو اس کے اندر وجہ, اس کی بہت بڑی وجہ یہی ہوتی ہے کہ وہ دین کے صرف ایک ہی سائڈ کے حکم کو لے رہے ہوتے ہیں اور دوسری چیز جو اس کے پیرلل دوسری طرف ہوتی ہے اس کو اپنے پاس سے ہٹا دیتے ہیں. اور اسی سے پھر مفسرین کہتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو جو غم تھا وہ یہی تھا کہ لوگوں کے اندر استقامت نہیں رہے گی. وَلَا تَرْكَنُوا إِلَى الَّذِينَ ظَلَمُوا فَتَمَسَّكُمُ النَّارُ. اور ظالموں کی طرح مت جھکو ورنہ تم کو آگ لگ جائے گی. آگے فرمایا, وَمَا لَكُم مِّن دُونِ اللَّهِ مِنْ أَوْلِيَاءَ ثُمَّ لَا تُنصَرُونَ. اور اللہ کے مقابلے میں تمہارا کوئی مددگار نہ ہوگا, پھر تمہاری مدد کہیں سے بھی نہ کی جائے گی. اولیاء کا لفظ ولی کی جمع ہے مددگار. یہاں مراد ہے وہ لوگ جو عذاب کو دور کر سکے. اور ثم لا تنصرون سے مراد ہے کہ اللہ تمہاری مدد نہیں کرے گا, اللہ نے تم کو عذاب دینے کا فیصلہ کر لیا. اور ثم کا لفظ جو ہوتا ہے نا, یہ بودھ کے لیے ہوتا ہے, استبعاد آپ کہہ لیں, استبعاد بودھ سے جو لفظ ہوتا ہے یعنی کچھ وقت ہوتا ہے. ثم جو ہے یہ کچھ عرصہ گزرنے کے بعد کا وقت ہوتا ہے. ایک ہوتا ہے فا اور ایک ہوتا ہے ثم. ثم میں کچھ وقت گزر چکا ہوتا ہے, استبعاد یعنی اللہ کی طرف سے تمہاری مدد ہونی جو ہے وہ بہت بعید ناممکن ہے, یعنی کسی طرف سے بھی تمہاری مدد نہیں ہو سکتی. ये कैसे है, क्या इसका तरीक़ाकार हो सकता है? तिर्मिज़ी और नेसाई की एक रिवायत है कि हज़रत अबुल युसर, उनका नाम के बारे में लोगों को इख्तलाफ है, बहरहाल उन्होंने फरमाया कि एक औरत कुछ छुआरे ख़रीदने मेरे पास आई। मैंने कहा, घर के अंदर इससे अच्छे छुआरे हैं, तुम मेरे साथ चलकर देख लो। वो मेरे साथ अंदर गई। अंदर पहुंचकर मैंने इसका हाथ बढ़ाया और इसका बोसा ले लिया, यानी करने को तो ऐसा कर गुजरा। फिर मुझे अपने किए पर पछतावा हुआ। हजरत अबू बकर की खिदमत में आकर वाक़या अर्ज़ कर दिया। आपने फरमाया, तौबा करो और इसको जाहिर न करो। मैं हजरत उमर के पास पहुंचा, उनसे तذکرہ किया, उन्होंने भी यही फरमाया, तौबा करो और जाहिर न करो। आखिर मुझसे जब्त न हो सका तो मैंने रसूलुल्लाह की खिदमत में हाजिर होकर वाक़या अर्ज़ कर दिया। आपने फरमाया, क्या जो शख्स अल्लाह की राह में जिहाद के लिए गया हो, तूने इसकी गैबत, यानी जब वो मौजूद नहीं था, तूने उसकी गैबत में इसकी बीवी के साथ ऐसी हरकत की? अंदाज़ा होता था कि अल्लाह के नबी मेरे दोस्ती होने का ख्याल कर लेंगे, यानी आपने ये ख्याल कर लिया, इसीलिए ऐसे कह रहे हैं। फिर आपने थोड़ी देर सर झुकाया और ये आयत नाजिल हुई, व अकीम सला तरफ़ नहारी व ज़ुल्फ़ मिन अल्लैल। आप नमाज की पाबंदी रखिए दिन के दोनों सिरों पर और रात के कुछ हिस्सों में जो दिन के करीब हों। सहाबा किराम ने कहा, ये आयत क्या आपके लिए मखसूस है या सब लोगों के लिए? फरमाए, सब लोगों के लिए। तो लिहाजा जो लोग गुनाहों की आमेजिश अपनी ज़िंदगी में पाते हैं, उनको तो ख़ास तौर पे इसका एहतमाम करना है, और नमाज़ें जो हैं वो इंसान के गुनाहों का कफ़ारा बन जाती हैं, जबकि बंदा उस गुनाह को छोड़ना चाहे और उस पर माफ़ी करे। अल्लाह ताला ने इसीलिए आगे फरमाया कि इन्नल हसनात युज़हिबन सय्यिआत ज़ालिका ज़िक्रा लिज़्ज़ाकिरीन। दिन के दोनों सिरों में नमाज़ पढ़ा करो, रात की कई घड़ियों में, यकीनन नेकियां बुराइयों को दूर कर देती हैं। ये नसीहत है नसीहत पकड़ने के वालों के लिए। इससे पता चलता है कि नमाज का असर क्या है, कि नमाज बुराइयों को मिटा देती है। एक तो इससे बुरी आदतें ख़त्म हो जाती हैं, दूसरी चीज़ ये है कि जो नफ्स पर बोझ पड़ चुका हो, अल्लाह ताला फिर नमाज़ों के ज़रिए से उसको भी दूर कर देता है। दोनों किनारों से मुराद सुबह और शाम है, और ज़ुल्फ़ मिन अल्लैल रात का एक टुकड़ा, ज़ुल्फ़ुन ज़ुल्फ़तुन की जमा है, अज़ लफ़हू इसको करीब कर दिया के लिए लफ्ज़ आता है। ये कौन सी नमाजें थी, कैसी थी, इसके बारे में हज़रत इब्ने अब्बास रज़ी अल्लाह अन्हु फरमाते हैं कि नज़दीक के दिन के दोनों किनारों से फजर और मगरिब की नमाज़ें और ज़ुल्फ़न से ईशा की नमाज़ मुराद है। हज़रत हसन कहते हैं कि दिन के दोनों किनारों से फजर और असर की नमाज़ें और ज़ुल्फ़ुन से मुराद मगरिब और ईशा है। इसी तरह हसन बसरी से जब इस आयत की तफसीर पूछी तो कहते हैं कि जोहर और असर की और मगरिब और ईशा की नमाज़ें बवक्ते ज़रूरत ही की शुमार की जाती हैं। यानी हर एक ने एक अपनी राय दी और हर एक का एक एंगल डिफरेंट था। इसी तरह बाज़ मुफस्सरीन कहते हैं कि अगर असर के आखिर वक्त में कोई काफिर मुसलमान हो जाए, या हाइजा पाक हो जाए, या लड़का बालिग हो जाए, तो इस पर जोहर और असर दोनों नमाज़ें वाजिब होंगी, और ईशा के आखिर वक्त में अगर ये हालत पेश हो तो मगरिब और ईशा दोनों को पढ़ना पड़ेगा। अल्लाह ताला ने नमाज को मुसलमानों के गुनाहों की तत्हीर का ज़रिया बना दिया। सही बुखारी की एक रिवायत, अल्लाह के नबी ने फरमाया कि बताओ किसी के दरवाज़े पर बड़ी नहर हो और रोज़ाना इसमें 5 मरतबा नहाता हो, क्या इसके बाद इसके जिस्म पर कोई मैल रहेगा? सहाबा ने अर्ज़ किया, नहीं। फरमाया, इसी तरह 5 नमाज़ें हैं जिनके ज़रिए से इंसान गुनाहों और ख़ताओं को माफ़ कर देता है, मिटा देता है, यानी गुनाह माफ़ियों का ज़रिया बनते हैं। इसी तरह सही मुस्लिम की एक रिवायत है किताबु तहारा में, आपने फरमाया, 5 नमाज़ें जुमा दूसरे जुमे तक और रमज़ान दूसरे रमज़ान तक, इसके माबैन होने वाले गुनाहों को दूर करने वाले हैं, बशर्ते के कबीरा गुनाहों से इज्तनाब किया जाए। यानी ये सारी खूबियाँ कब मिलेंगी? जब इंसान कबीरा गुनाहों से बाज रहे। इसी तरह ये जो आयत है नमाज़ों के औकात के बारे में, इसके बारे में इमाम इब्ने कसीर कहते हैं कि मुमकिन है ये आयत मेराज से कबल नाजिल हो हुई हो, जिसमें 5 नमाज़ें फ़र्ज़ की गईं, क्योंकि इससे कबल 2 ही नमाज़ें थीं, एक तुलुए शम से कबल और एक गरूब से कबल, और रात के पिछले पहर में, यानी नमाज तहज्जुद, जब उम्मत से माफ़ कर दी गई और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इसके लिए अदा करते थे। बास कहते हैं आखिर में फिर यानी आपके लिए भी इसको नफिल कर दिया गया। अब देखिए कि नमाज की एक तासीर जो दिखती है, इसके ऊपर अगर इंसान गौर करे तो उसको बात बहुत अच्छी तरह समझ आती है कि जब नमाज अपनी असल रूह के साथ जिंदा नमाज होगी तभी उसकी ये खूबियाँ मिलेंगी, और अगर नमाजें ही मुर्दा हों और नमाज पढ़ने के अंदर रब्बी फिरली चाहे 20 बार कह दें लेकिन उसके लिए दिल में ना नदामत आए ना शर्मिंदगी हो, तो फिर आप सोचिए कि ऐसी नमाज कैसे इंसान के गुनाहों की माफ़ी का जरिया बन सकती है। अल्लाह ताला ने यहाँ अपनी रहमत का तذکرہ कर दिया कि देखो मैं जिस तरह से तुम्हारे लिए यानी अहकाम देता हूँ, अगर तुम उसको उसी तरह लेते जाओ तो तुम्हारे नफ्स के तकाजों के तहत अगर कुछ गुनाह हो भी जाते हैं तो अल्लाह सुबहाना तआला उसको माफ़ कर देगा, शर्त यह कि तुम उसको माफ़ करने की नीयत कर लो। और ये जो आयत है ना, हसनात, हसनतुन की जमा है, और युज़हिबना के अंदर नून जो है ये मुअन्नस की है, ज़हबा यज़हबु से युज़हिबना नून का सीगा है, सैयात सैयातुन की जमा है, यानी नेकियां ले जाती हैं बुराइयों को, नेकियों की वजह से बुराइयां साकित हो जाती हैं। तबरानी की एक रिवायत है हज़रत इब्ने अब्बास से कि अल्लाह के नबी ने फरमाया, नई नेकी पुरानी बदी का जिस तरह खूबी से पीछा करती है और तेज़ी के साथ इसको पहुंच जाती है, उतनी पहुंच वाली और कोई चीज़ मैंने नहीं देखी। इसकी सनद ज़यीफ़ है लेकिन बहरहाल एक रिवायत जो है मौजूद है। एक सहाबी हैं अबू ज़र, कहते हैं मैंने अल्लाह के नबी से कहा कि मुझे कुछ नसीहत फरमाइए। फरमाया, जब तू गुनाह करे तो इसके पीछे नेकी भी ज़रूर करना, नेकी बदी को मिटा देगी। मैंने अर्ज़ किया, अल्लाह के नबी, क्या नेकियों में ला इलाह इल्लल्लाह का इकरार भी है? फरमाया, वो सब नेकियों से अफजल है। सुभानअल्लाह। तो इससे पता चलता है कि अल्लाह ताला बंदे के गुनाहों को माफ़ करना चाहता है। सही मुस्लिम की रिवायत में और भी है कि हज़रत उमर ने फरमाया, एक शख्स को वही तذکرہ जिस पर यह आयत नाजिल हुई थी, एक शख्स का, तो हज़रत उमर ने कहा कि अल्लाह तेरी पर्दा पोशी करता अगर तू अपना जुर्म छुपा लेता, यानी अपना गुनाह बाहर नहीं बताना चाहिए, अगर हो जाए तो सच्चे दिल से माफ़ी मांगें और रो धो के अल्लाह ताला से माफ़ी मांग लें और आइंदा उस गुनाह को ना करने की नीयत कर लें, अल्लाह ताला माफ़ कर देगा। ज़ालिक ज़िक्र लिज़्ज़ाकिरीन, नसीहत कबूल करने वालों के लिए, यानी ये सारी नसीहतें किसको फ़ायदा देती हैं जो वाकई नसीहत लेना चाहे। फिर फरमाए, वसबिर फ़इन्नल्लाह ला युदीउ अजरल मुहसिनीन, बस आप सब्र कीजिए, इस इताअत पर कायम रहिए, जो दुख आपको इस रास्ते में मिलते हैं उस पर आप जमे रहिए, इस दीन को मत छोड़िए, नमाज पर पाबंद रहें, ये सारे जुमले इसमें आते हैं। यानी यहाँ सब्र से मुराद इताअत पर सब्र, आपको जो दुख मिलता है उस पर सब्र, और नमाजों की पाबंदी, ये तीनों मानी इस सब्र के अंदर आते हैं। पीछे हम पढ़ चुके, वा मुराहलक बिस्सलाती वस्तबिर अलैहा, कि अपने घर वालों को नमाज का हुक्म करते रहो और इस पर जमे रहो। फ़इन्नल्लाह ला युदीउ अजरल मुहसिनीन, अल्लाह ताला बेशक नेकी करने वालों का अजर ज़ाया नहीं करता। अब यहाँ देखिए कि लफ्ज़ गौर करने के तलब है कि अजरहुम भी आ सकता था, फ़इन्नल्लाह ला युदीउ अजरहुम, लेकिन अजरल मुहसिनीन कह के बता दिया कि मुहसिनीन के नेकियों को ही अल्लाह ताला कबूल करेगा। ज़मीर की जगह मुहसिन का लफ्ज़ आना इस बात की दलील हो गई कि अल्लाह ताला इनकी तारीफ़ करता है। और यहाँ मुहसिनीन से फिर मुराद इशारा भी उसी में है कि जब कोई काम इखलास नीयत के साथ किया जाए। आगे फरमाए, फ़लौ लकान मिनल कुरूनि मिन क़ब्लिकुम उलू बक़ीयतिन यनहौना अनिल फ़सादि फ़िल अर्ध, बस क्यों न तुम में से पहले के ज़माने के लोगों में ऐसे अहले खैर लोग हुए होते जो ज़मीन में फसाद फैलाने से रोकते, सिवाय इन चंद के जिन्हें हमने इनसे निजात दी थी, जालिम लोग तो इस चीज़ के पीछे पड़ गए जिसमें इनको आसूदगी दी गई थी और वो गुनाहगार लोग थे। अब यहाँ फिर मौजू पलटता है, सूरत का बिल्कुल एंड है और अल्लाह ताला इसके अंदर हमें बहुत ही खूबसूरत चीज़ें सिखाते हैं कि जब एक इंसान वाकई तला की किताब से नसीहत लेता है तो अल्लाह ताला उसको बहुत सारी नसीहत की बातें जो हैं वो उसमें से बयान फरमा देता है। यहाँ फलौला से बात शुरू की गई, बस क्यों ना हुआ, यानी एक जोर देने का अंदाज है कि ऐसा क्यों ना हुआ कि पिछली कौमें जो तबाह हुई, जो गुजरी, जिसके अंदर लोग बुराइयों का शिकार हुए, तो क्या वहाँ कोई भी ऐसा न था जो दूसरों को बुरे काम करने से रोकता, लोगों के बिगाड़ को इस्लाह में बदल देता। यानी अब देखिए, ये हैरत की बात है ना, जैसे आज भी हम कहते हैं कि किसी जगह क्या कोई एक भी शख्स अक्लमंद नहीं, किसी जगह कोई गलत काम करें या बच्चे ही गलत काम करें तो आप कहते हैं तुम में से किसी एक को अक्ल ना आई, तुम्हें बिल्कुल भी समझ ना आई। वही लफ्ज़ है इधर, उलू बकीयतिन, कि तुम्हें तुम में से कोई भी ऐसे बाकी ना रहे। बकिया का लफ्ज़ जो है हर उस चीज़ को कहते हैं जो बाकी रहे। अपने लफ्ज़ों में आप कह सकते हैं कि तुम में से जिनकी अकल बाकी थी। अकल, खिरद, फजीलत, जो चीज़ें इंसान बाकी रखता है या जो बाकी रहनी चाहिए, इनमें अकल और दानिश ही सबसे आला चीज़ है ना। जिस्मानी ताकत, सेहत, माल, ये सारी चीज़ें इसमें आती हैं। इसी तरह अगर किसी में कोई अच्छी बात और भलाई हो तो इसको अरबी में ज़ू बकिया कहते हैं, ज़ू बकिया। और अगर कोई बरगजीदा और आला तबके का हो, यानी बड़ी सोसाइटी से हो, तो फिर उसके बारे में कहा जाता है हुआ मिम बकियतिल कौम, कि वो अपनी कौम में से सबसे आला है। इसी तरह एक और कहावत अरबी की उसमें आता है, फिज़वाया खफाया व फिर रिजाली बकाया, यानी गोशों में कुछ चीज़ें छुपी हुई होती हैं और आदमियों में कुछ आला अशख़ास होते हैं। इसी तरह बाज़ ने उलू बकिया का मानी किया है इतात वाले। क्यों, इसकी दलील? वो कहते हैं कि बकियतुल्लाह खैरुल्लकुम, कुरान पाक में आ गया, पीछे पढ़ चुके हैं ये जुमला। एक नबी ने अपनी कौम को कहा था, हज़रत शुएब अलैहिस्सलाम ने, कि जब उन्होंने गलत चीज़ों से माल कमाना चाहा तो उन्होंने कहा कि जो अल्लाह की बचत है वो काफ़ी नहीं है। और इसी तरह सूरत कहफ में आता है वल बाकियातु सालिहातु खैर। इसी तरह एक और तफसीर की गई बकिया की, कि बकिया से मुरा खैर बाकी, यानी अच्छी हसलत। कहते हैं बकिया तकिया के मानों में भी आते हैं, तकी से, तकवा वाला। तो बहरहाल ये सारे ही मानी इसमें मिलते हैं। अब देखिए कि एक एक लफ्ज़ पे तदब्बुर करने से मानी और मानियों के साथ फिर मफहूम भी बदल जाते हैं ना, कि किस तरह लोग गौर व फिक्र करते थे और अल्लाह के कलाम के अंदर से मोती चुन के लाते थे। उलू बकिया का एक माना ये भी किया जाता है कि अपने ऊपर रहम करने वाले और अपनी जानों को अजाब से महफूज रखने वाले, यानी बाकी रखने वाले। इल्ला कलीला मिम्मान जईना मिनहुम, सिवाय थोड़े लोगों के जिनको हमने बचा लिया, सिवाय इन लोगों के जो अम्बिया के तबाह करने वाले थे और ज़मीन में लोगों को तबाही फैलाने से रोकते थे। और इसके बरक्स वत्तबाल्लज़ीना ज़लमू मा उत्रिफू फी, और जो लोग नाफरमान थे और नाज़ो नेमत में पले थे उसके पीछे पड़े रहे, व कानू मुजरिमीन, और वो मुजरिम लोग थे। यहाँ लसीन ज़लमू से मुराद वो लोग हैं जिन्होंने बुराई देखी और उसे रोका नहीं, ऐश में पड़ गए, आराम की ज़िंदगी में थे और लोगों को अमर बिल मारूफ और नहीं अनिल मुनकर नहीं करते थे। और माँ उत्रिफू का तर्जमा क्या है? वो चीज़ें जिनकी गर्दिश में इनको मुंतकिल किया जाता था। मुराद क्या है? दुनिया की चीज़ें, ख्वाहिशात के ग़ुलाम हो गए, तमन्नाओं के ग़ुलाम हो गए। इनकी ज़िंदगी सिर्फ बस खाने पीने, ऐश मौज मस्ती का नाम रह गई। लिहाजा फिर ऐसे लोगों को अल्लाह ताला दुनिया में ज़्यादा दिन नहीं रखने देता। जब कोई जालिम अपने जुल्म से बास ना आए, अपनी मदहोशियों में मस्त रहे, तो ऐसे लोग फिर अल्लाह ताला के अजाब को जगह बुलाते हैं और ऐसे लोग फिर बहुत ज़्यादा देर दुनिया में नहीं रहते। लिहाजा फरमा दिया वमा काना रब्बुका लियुहलिकल कुरा बिज़ुल्मिन व अहलुहा मुस्लिहून, और आपका रब हरगिज़ ऐसा नहीं कि जुल्म के साथ बस्तियों को तबाह कर दे जबकि बस्तियों वाले इस्लाह करने वाले हों। यहाँ वजह बताई गई, इसलिए, क्या इसलिए? ली यखलिका, यानी लाम जो है ना इसमें, ये ताकीद नफ़ी है, और अन मस्तरिया महजूफ है। मुराद क्या है कि जुल्म के साथ बस्तियों को तबाह कर देना अल्लाह की आदत नहीं। और अहलुहा से मुराद हा की ज़मीर कुरा की तरफ है, इसीलिए मुअन्नस है, बस्तियों के रहने वाले। और मुसलिहून से यहाँ मुराद है मुसलमान, मुसलमान। मतलब क्या है कि अल्लाह ज़ालिम नहीं, और यहाँ जुल्म से मुराद फिर شرک بھی لیا جاتا ہے، یعنی بستی والوں کے شرک کی وجہ سے اللہ نے ان کو تباہ کیا، ورنہ ایسا نہیں کہ اللہ تعالیٰ ان کو دوسرے کاموں پہ پکڑ لیتا، کیونکہ جب شرک آتا ہے نا تو پھر دوسرے کام بھی آنے ہی لگتے ہیں. طبرانی میں ایک روایت آتی ہے اور جریر بن عبداللہ کی روایت ہے، کہتے ہیں جب یہ آیت نازل ہوئی تو اللہ کے نبی نے مسلحون کی تشریح میں فرمایا باہم انصاف کرتے ہوں تو اللہ ان کو ہلاک نہیں کرتا. شرک کی وجہ سے ہلاک نہ کرنے کی وجہ یہ ہے کہ اللہ بڑی رحمت والا ہے، اپنے اپنے حقوق سے درگزر کر فرماتا ہے، اگر اللہ اور اس کے بندوں کے حقوق میں کہیں ٹکراؤ ہو تو بندوں کے حقوق ادا کرنے سے اللہ کا حق فوت ہوتا ہو اور حق اللہ کی ادائیگی سے بندوں کی حق تلفی ہوتی ہو. یعنی یہ بھی ایک رائے لی گئی ہے کہ شرک کے بجائے آپس کی ظلم و زیادتیوں اور ایک دوسرے کی حق تلفیوں کی وجہ سے، جس میں بے ایمانی، خیانت، جان اور مال کی عزت نہ کرنا، ناپ تول میں کمی بیشی اور دوسرے جو برائیاں انسانوں کے ساتھ ہوتی ہیں، تو اس پہ بھی اللہ تعالیٰ پکڑ لیتا ہے. کیونکہ وہی بات کہ حکومت شرک پہ تو قائم رہ سکتی ہے لیکن ظلم کے ساتھ باقی نہیں رہتی. پھر فرمایا وَلَوْ شَاءَ رَبُّكَ لَجَعَلَ النَّاسَ أُمَّةً وَاحِدَةً، اور اگر اللہ چاہتا تو سب لوگوں کو ایک گروہ بنا دیتا. مراد کیا ہے؟ نیک اور مسلمان ہوتے، سبھی کی طرف چل پڑتے. وَلَا يَزَالُونَ مُخْتَلِفِينَ، اور لوگ ہمیشہ حق سے اختلاف کرتے رہیں گے، یعنی باطل کی طرف مائل ہوتے رہیں گے. اس سے مراد کیا ہے؟ یہ وہی بات ہے جس پیچھے بھی ہو گئی، اللہ کی تقدیر اور قضا، اللہ کی رضا اور اس کی مشیت. اللہ تعالیٰ نے سب کو ایک ہی بنانا چاہا، لیکن لوگ ایک کیوں نہ بنے، کیونکہ ہر ایک کی سوچ فرق تھی. اللہ تعالیٰ نے یہاں یہ بتا دیا کہ میری رضا تو اسی میں تھی کہ سب ایک ہوتے، لیکن اللہ کی مشیت سے یہ پتہ تھا کہ سب ایک نہیں ہوں گے، اسی لیے تو جہنم بنی. ایک روایت آتی ہے اس آیت کے ساتھ، نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جنت اور دوزخ میں آپس میں جھگڑ پڑی. جنت نے کہا کیا بات ہے کہ میرے اندر وہی لوگ آئیں گے جو کمزور اور معاشرے کے گرے پڑے لوگ ہوں گے. جہنم نے کہا میرے اندر تو بڑے بڑے جبار اور متکبر قسم کے لوگ ہوں گے. اللہ تعالیٰ نے جنت سے فرمایا تو میری رحمت کی مظہر ہے، تیرے ذریعے سے میں جس پر چاہوں اپنا رحم کروں. اور جہنم سے اللہ تعالیٰ کے رسولوں کے سب احوال، جہنم سے اللہ تعالیٰ نے فرمایا کہ تو میرے عذاب کی مظہر ہے، تیرے ذریعے سے میں جس کو چاہوں سزا دوں. اللہ تعالیٰ جنت اور دوزخ دونوں کو بھر دے گا. اللہ اکبر. جنت میں ہمیشہ اس کا فضل ہوگا، یہاں تک کہ اللہ تعالیٰ ایسی مخلوق کو پیدا فرمائے گا جو جنت کے باقی ماندہ رقبے میں رہے گی، اور جہنم جہنمیوں کی کثرت کی وجہ سے حل میں مزید کا نعرہ بلند کرے گی، یہاں تک کہ اللہ تعالیٰ اپنا قدم رکھے گا جس پر جہنم پکار اٹھے گی، قطن قطن و عزتی کا، بس بس تیری عظمت اور جلال کی قسم. یہ صحیح بخاری کی روایت ہے کتاب التوحید میں، مسلم میں بھی یہ روایت ملتی ہے. اس سے پتہ چلتا ہے کہ جنت اور جہنم دونوں بھری جائیں گی، ہر بندہ وہیں بھیجا جائے گا جہاں جانے کو وہ ڈیزرو کرے گا. ایسے ہی لوگ جو ہیں اللہ تعالیٰ کی رحمتوں میں سے حصہ لیں گے، جنہوں نے دنیا میں اللہ کی مرضی کے مطابق زندگی گزاری ہوگی، اور جو اللہ کی رضا کے بغیر جینے والے ہیں، ایسے لوگوں کو پھر اللہ تعالیٰ دنیا میں ہی پکڑ لے گا، اور اختلافات کرنے والے پھر مختلف ہو جائیں گے. اور یہاں یہ جو لفظ لا یزالونا، یہ زالہ سے ہے، اردو میں ہم ایک لفظ بولتے ہیں نا زوال، وہ بھی اسی سے ہی ہے. لا یزالون کے دو معنی ہوتے ہیں، دو طرح سے پڑھتے ہیں اور دونوں ایک ہی معنی ہے، صرف پڑھنے کا فرق ہے. ایک ترجمہ کہتا ہے لا یزالون، وہ نہیں ٹلیں گے. جب کوئی نہیں ٹلتا تو پھر وہ ہمیشہ رہتا ہے نا، تو دوسرا معنی بھی آ جاتا ہے پھر اس میں لا یزالون سے، کہ وہ ہمیشہ ہی یہ کام کرتے رہیں گے. ٹھیک ہے، یعنی کوئی یہود بنے گا، کوئی نصرانی، کوئی فائر ورشپر، کوئی بت پرست، کوئی جبری، کوئی قدری، کوئی رافضی، کوئی خارجی، ہر بندہ اپنے فرقے پہ خود ہی قائم رہتا ہے. اور اللہ تعالیٰ تو چاہتے ہیں کہ سب ایک ہوں، لیکن لوگ ایک نہیں ہونا چاہتے. الا مر رحم ربک، مگر جس پر آپ کا رب چاہے رحم کر دے. یہ کون سے لوگ ہیں جو صراط مستقیم پہ رہیں گے، جن کو اللہ کے نبی اور اللہ تعالیٰ کی رہنمائی جو ہے وہ کافی رہے گی. یہ صحیح عقیدے والے لوگ، اللہ کے حکموں پہ عمل کرنے والے، حضرت ابن مسعود رضی اللہ عنہ فرماتے ہیں، ہمارے سامنے رسول اللہ نے ایک سیدھی لکیر کھینچی اور فرمایا یہ اللہ کا راستہ ہے، پھر دائیں بائیں کچھ خطوط ترچھے اور کھینچے، یعنی ٹیڑی میڑی لائنیں کھینچی، تصور میں لائیں ذرا، بیٹھے ہوئے سیدھی لائن کھینچی، کہا یہ اللہ کا راستہ، پھر لیفٹ رائٹ کچھ ایسے کھاتے، ادھر سے ادھر، ادھر سے ادھر، پھر فرمایا یہ مختلف راستے ہیں، ان میں سے ہر راستے پر شیطان بیٹھا ہوا ہے، اپنی طرف بلا رہا ہے. پھر آپ نے یہ آیت پڑھی، وَأَنَّ هَٰذَا صِرَاطِي مُسْتَقِيمًا فَاتَّبِعُوهُ وَلَا تَتَّبِعُوا السُّبُلَ. یہ مسند احمد، نسائی اور دارمی کی روایت ہے. تو اس سے پتہ چلتا ہے کہ لوگ حق کے اوپر ہوتے ہوئے بھی ادھر ادھر بھٹکتے ہیں، یعنی اصل چیزوں کو چھوڑ کے فروعات پہ لگنے لگتے ہیں. دین کی جو اساسیات ہیں، جو بنیادی چیزیں، ان کو چھوڑ کر لوگ اختلافی باتوں میں جھگڑے کرنے لگتے ہیں. پھر فرمایا وَلِذَلِكَ خَلَقَهُمْ، اور اسی کے لیے اللہ نے ان کو پیدا کیا. کس کے لیے؟ رحمت کے لیے ان کی پیدائش ہوئی. ذالکہ سے اشارہ رحمت کی طرف ہے، اور ہم سے مراد ہے مر رحمہ، پیچھے جن کا ذکر ہے نا، جن پہ رحم ہوا، اسی لیے تو پیدا کیا گیا تھا. بعض کہتے ہیں نہیں، ذالکہ سے مراد ہے اختلاف، اور ہم سے مراد ہے اختلاف کرنے والے، کہ اختلاف کرنے والوں کو اللہ نے اختلاف کے لیے پیدا کیا، اور ہدایت پہ رہنے والوں کو اللہ تعالیٰ نے ہدایت کے لیے پیدا کیا. اور دونوں ہی باتیں ٹھیک ہیں، جو آج جو کچھ کر رہے وہ اسی کے لیے ہی پیدا کیا گیا تھا. اللہ نے ایک کو جنت میں بھیجنا ہے، ایک کو جہنم میں بھیجنا ہے. رحمت جس پہ ہوگی وہ جنت میں جائے گا، عذاب جس پہ ہوگا وہ جہنم میں جائے گا. وَتَمَّتْ كَلِمَةُ رَبِّكَ، اور آپ کے رب کی بات پوری ہو گئی. کون سی بات؟ کلمہ کیا ہے ادھر؟ حکم، یا وہ کال جو فرشتوں سے فرمایا تھا. اللہ کی بات پوری ہوئی، انسان کے بارے میں جو معاملات ہوئے تھے اللہ تعالیٰ نے اس کا تذکرہ کر دیا. اور بات کیا ہے؟ لَأَمْلَأَنَّ جَهَنَّمَ مِنَ الْجِنَّةِ وَالنَّاسِ أَجْمَعِينَ، البتہ میں ضرور جہنم کو نافرمان اور جنات اور انسانوں سے بھروں گا، سب کے سب، یعنی جنت اور جہنم دونوں بھری جائیں گی. ہر طرح سے اللہ تعالیٰ ان کو بھر کے رکھے گا. ابھی ہم حدیث سن چکے کہ کیسے اللہ تعالیٰ جنت کو بھی بھرے گا اور جہنم کو بھی بھرے گا. وَكُلًّا نَقُصُّ عَلَيْكَ مِنْ أَنْبَاءِ الرُّسُلِ مَا نُثَبِّتُ بِهِ فُؤَادَكَ، اور ہم پیغمبروں کے قصے میں سے یہ سارے قصے آپ سے بیان کرتے ہیں، جن کے ذریعے سے ہم آپ کے دل کو تقویت دیتے ہیں. کلن کیا؟ ہر خبر، جن کا پیچھے تذکرہ ہوا. اب یہ سورت خود کا بالکل اختتام ہے، پیچھے جتنے قصے، کہانیاں، جو باتیں بھی آئیں ان کا تذکرہ فرما دیا کہ دیکھو یہ سب کچھ ہم آپ کے لیے بیان کر دیتے ہیں. امبائے رسول، پیغمبروں اور ان کی امتوں کی خبریں کیوں کرتے ہیں؟ مانو سب بھی تو، تاکہ ہم بیان کریں. سا باتا، یعنی دل کی ڈھارس، اشارہ اس میں. اگر یہ قصے کہانیاں نہ سنائے ہوتے تو اللہ کے نبی کے اوپر جو مشکلات آئی تھی تو اس میں آپ کے لیے جمنا مشکل ہو جاتا. اس سے پتہ چلتا ہے کہ جب انسان کسی دوسرے کا غم سنتا ہے تو اس کا غم بھی ہلکا ہونے لگتا ہے. اس لیے اب ان کی باتوں پہ پریشان نہ ہو. وَجَاءَكَ فِي هَٰذِهِ الْحَقُّ، اور اس دنیا میں آپ کے پاس حق آ گیا. حاضی ہی کیا ہے؟ بعض کہتے ہیں اس صورت میں ہی کی ضمیر صورت کی طرف ہے، بعض کہتے ہیں انبیاء و رسل میں ہے، اور بعض کہتے ہیں کہ تمام قصوں اور کہانیوں میں، اور سبھی باتیں ٹھیک ہیں. وَمَوْعِظَةٌ وَذِكْرَىٰ لِلْمُؤْمِنِينَ، اور وہ چیز آگئی جو اہل ایمان کے لیے نصیحت اور یاداشت ہے. یعنی رسولوں اور قوموں کے حال کیوں ہیں؟ تاکہ لوگ نصیحت لیں، لوگ اسے دل نرم کریں، ان کو اپنے لیے کچھ نہ کچھ اس سے رہنمائی ملے. کیا ہم لیتے؟ آپ سوچئے کہ کتنی خوبصورت تاریخ سکھائی نا اللہ تعالیٰ نے، اور ہسٹری پڑھنے کا ایک طریقہ بھی سکھا دیا کہ ہسٹری پڑھنا انسان کو فائدہ دیتا ہے جب انسان اس سے پورا فائدہ لے، اس سے عبرت لے، ان سے نصیحت لے. اور اگر لوگ اس سے نصیحت لینے کی بجائے بس اس کو صرف پچھلوں کی باتیں ہی سمجھے تو وہ چیز بھی انسان کو فائدہ نہیں دے سکتی، बल्कि असल चीज से जहन हट के दूसरी तरफ चलने लगता है। और फिर आखिर में फरमाया, वकुल लिल्लज़ीना ला युमिनूना अमलू अला मकानतिकुम इन्ना आमिलून, और जो लोग नहीं मानते इनसे आप कह दीजिए कि आप लोग अपनी जगह जो चाहो किए जाओ, हम अपनी जगह अपनी कुदरत के मुवाफिक कर रहे हैं। मकानतिकुम में मकानत क्या है? हालत, कुदरत, वो रुख जिस पर वो चल रहे हैं। धमकी है असल में इसमें कि ये जो कर रहे हैं ना, फिर इनको करने दो, मज़ा करने दो। वन तज़ीरो, हम इंतज़ार कर रहे हैं, यानी वो इंतज़ार करें किस बात का? मुसलमानों पे मुसीबतें आने का। इन्ना मुंतज़िरून, हम भी इन मुंतज़िर हैं किस बात के? इनके ऊपर मुसीबत आने का, इनके ऊपर अजाब आने का, जैसे पिछली कौमों पे आ गया। ये बिल्कुल वही है तर्क, जैसे कहते हैं ना मुतारिका, सलाम मुतारिका, कि अब जो करते हो तो करो। जैसे बच्चा माँ की बात नहीं मानता ना, तो माँ कहती अच्छा देखना, अब देखना ज़रा बुखार होगा ना तो फिर मेरे पास नहीं आना। यानी धमकी भी होती है, डांट भी होती है, लाड भी होता है। वलिल्लाही गैबुस समावाती वल अर्द, और अल्लाह ही के लिए आसमानों और ज़मीन का वो इल्म जो बंदों के इल्म में नहीं, अल्लाह के पास है, गैब है, मख्फी पोशीदा, वो तुम्हारे दिलों के भेद जानता है, उसको सब पता है। वइलैहि युरजउल अम्रु कुल्लुहू, और बंदों के तमाम कामों का इल्म उसी की तरफ जाता है, वो ही फिर इंतकाम लेगा। अल्लाह अकबर, फाबुदहू, बस उसकी इबादत करो। वह तवक्कल अलैहि, और उस पर तवक्कुल करो। इबादत का हुक्म तवक्कुल के हुक्म से पहले दिया, क्या पता चला कि तवक्कुल भी उसी वक्त फ़ायदा देता है जब इबादत हो। बाज़ लोग सिर्फ तवक्कुल की बात करके इबादत नहीं करते, तो ये चीज़ भी दुरुस्त नहीं। और कोई सिर्फ इबादत करे और तवक्कुल ना करे तो भी मغرور हो जाता है। ये दोनों चीज़ें एक दूसरे के लिए लाजिम मलजूम है। इबादत करने के बाद अल्लाह पे तवक्कुल किया जाए। वमा रब्बुका बिगाफिलिन अम्मा तअमलून, और तुम लोग जो कुछ कर रहे हो आपका रब उससे गाफिल नहीं है। जो कर रहे हो करने दो, इनको करने दो, अल्लाह ताला खुद ही इनके साथ निपट लेगा। तो ये थी वो सूरत हूद जिसने अल्लाह के नबी को बूढ़ा कर दिया। हमने भी बहुत कुछ सुना, हम अपने इर्द गिर्द गलत काम होते देखते हैं, गलत काम करते देखते हैं, हमें गम नहीं लगता, हमें फिक्र नहीं लगती इस बात की। हम भी कह सकते हैं कि हमारे बालों में कोई एक सफ़ेद बाल इसलिए आया कि इंसानियत जिस तेज़ी से गलत कामों की तरफ जा रही है, उसकी तरफ जाने से अंजाम क्या होगा, आने वाली नस्लों का क्या बनेगा। अल्लाह करे कि हमें भी यही फिक्र लग जाए और इस गम के साथ हम अपने आप को दुनिया में रखें, ऐसा ना हो कि हम बिल्कुल बेखौफ होकर दुनिया से चले जाएं और इसी बेखौफी की वजह से वो काम जो हमारे ज़िम्मे था उसको करना भूल जाएं।